माया पनि धन संग हो, माया पनि धन संग साटन थाले पछि अपनाले नै आफै संग ढाट्न थाले पछि अब माया न लाए निभो बच्चा कसम न खाए निभो माया न लाए निभो बच्चा कसम न खाए निभो गरेर नाता जोडी छल गरेर तोडी बल गरेर नाता जोडी छल गरेर तोडी मैले जाने दिँदा पनि अन्तै मन मोडी मिस्टुरीको मनै कस्तो कहिले भन्नु धनमै रहेछ मनमा हुन्न रहेछ माया भन्नु धनमै रहेछ मनमा हुन्न रहेछ चोखो माया नलाए निभो बच्चा कसम न खाए निभो चोखो माया नलाए कसम न खाए निभो जसको लागि संसार त्यागे उसकै साथ पाइन हो जसको लागि संसार त्यागे उसकै साथ पाइन लड्न खोज्दा जिन्दगीमा थाम्ने हात पाइन उसैलाई आफ्नो माने सबै साइनो आखिर धनको गरौँतीले ती मायालाई रेटी आखिर धनको गरौँतीले ती मायालाई रेटी चोखो माया नलाए निभो बच्चा कसम न खाए निभो चोखो माया नलाए निभो बच्चा कसम न खाए निभो।